बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल जता जान्छु त्यतैतिर सर्छे चाँदनी जता जान्छु त्यतैतिर सर्छे चाँदनी अंगालोमै आउँछु जस्तो गर्छे चाँदनी ऐना हेर्न अञ्जुलीमा पानी भर्छु जब ऐना हेर्न अञ्जुलीमा पानी भर्छु जब हतार हतार अञ्जुलीमै झर्छे चाँदनी अंगालोमै आउँछु जस्तो गर्छे चाँदनी कहिलेकाहीँ दुखी हुन्छे बाटो बिर्सिएर कहिलेकाहीँ दुखी हुन्छे बाटो बिर्सिएर जब आउँछे मन्द मुस्कान छर्छे चाँदनी अंगालोमै आउँछु जस्तो गर्छे चाँदनी सिंगै सगर अंशबण्डा भइहाले पनि सिंगै सगर अंशबण्डा भइहाले पनि ढुक्क छु म मेरै भागमा पर्छे चाँदनी अंगालोमै आउँछु जस्तो गर्छे चाँदनी अनायासै पर्दाभित्र लुकिदिन्छे कहिले अनायासै पर्दाभित्र लुकिदिन्छे कहिले तडपाएर प्रभाको मन हर्छे चाँदनी जता जान्छु त्यतैतिर सर्छे चाँदनी अंगालोमै आउँछु जस्तो गर्छे चाँदनी प्रभाकर पण्डितको गजल संग्रह समयभित्र संग्रहित यसै गजलको वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा म चितवन विशेष गजलहरू लिएर आइपुगेको छु। केही साता अघि मैले गुल्मीका संयुक्त गजलकारहरूको कृति प्रवासका अक्षरहरूको वाचन गरेको थिएँ र त्यति बेला भनेको थिएँ यस्तै किसिमको कृति प्रत्येक जिल्लामा निस्के हुन्थ्यो भनेर। यहाँ मलाई मैले जिल्लागत हिसाबले भन्दा पनि तीनवटा पुस्तक दमदार गजलहरू मलाई चितवन जिल्लाबाट पुष्प अधिकारी अञ्जली गजलकारले पठाइदिनु भएको रहेछ बुलबुलका लागि र आजको कार्यक्रम मैले चितवनकै यी तीन संग्रह विशेष बनाएर ल्याएको छु। एउटा प्रभाकर पण्डितको गजल संग्रह समय, वा काठमाडौँ पुष्प अधिकारी अञ्जलीको गजल संग्रह र विजयराज गेवालीको गजल संग्रह सिरानीमा जुन। यी तीन संग्रहबाट आज गजलहरू सुनाउनेछु। आजको बुलबुललाई सुरुवात गर्दैछु यो एउटा सांगीतिक गजलबाट। अझै बाकी के गर्छस् के गर्छस् के गर्छस् के गर्छस् अझै बाकी के गर्छस् भेट्ने हरू भन्छन् हो अझै बाकी के गर्छस् भेट्ने हरू भन्छन् माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाकी के गर्छस् पत्थर पाइस किन नबुझेको फुल दिस पत्थर पाइस किन नबुझेको फुल दिस पत्थर पाइस किन नबुझेको फुल दिस पत्थर पाइस किन नबुझेको हो फुल दिस पत्थर पाइस फुल दिस पत्थर पाइस किन नबुझेको फुल दिस पत्थर पाइस किन नबुझेको अझै कति हा अझै कति तला झर्छस् भेट्नेहरू भन्छन् हो माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाकी एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी हो एउटा प्रेमी पागल भई एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी एउटा प्रेमी पागल भई ढल्दै छ रे साथी यस्तो हल्ला यस्तो हल्ला कति छर्छस् भेट्नेहरू भन्छन् हो माया भन्दा भन्दै मर्छस् भेट्नेहरू भन्छन् अझै बाकी आकाश उनको कुरा गर्छ आकाश उनको कुरा गर्छ धरती जुनको कुरा गर्छ अस्ति मात्र भेटिएको त्यो जुम्ली अस्ति मात्र भेटिएको त्यो जुम्ली चामल नुनको कुरा गर्छ धरती जुनको कुरा गर्छ मूल्य बढेर हो कि मान्छे मूल्य बढेर हो कि मान्छे खाली सुनको कुरा गर्छ धरती जुनको कुरा गर्छ देश बदल्छु भन्दै बन्दुक देश बदल्छु भन्दै बन्दुक धेरै खुनको कुरा गर्छ धरती जुनको कुरा गर्छ प्रभा पुष्पका गजल सिंगार्ने प्रभा पुष्पका गजल सिंगार्ने विजय धुनको कुरा गर्छ आकाश उनको कुरा गर्छ धरती जुनको कुरा गर्छ यो गजल सिरानीमा जुन गजल संग्रहबाट मैले लिएको थिएँ। विजयराज गेवालीको गजल संग्रह सिरानीमा जुनबाट मैले वाचन गरेर सुनाएँ। आज मैले तीनवटा गजलका गजल संग्रहभित्रका गजलहरू सुनाउँछु। तीनवटै गजल संग्रह चितवनबाट बुलबुलका लागि प्राप्त भएको छ। अब मैले वाचन गरेर सुनाउने गजल पुष्प अधिकारी अञ्जलीको वा काठमाडौँ गजल संग्रहभित्र संग्रहित यो गजल यस्तो छ। हरदम म तिम्रै अनुहार सम्झिन्छु, हरदम म तिम्रै अनुहार सम्झिन्छु, तिमीले दिएको त्यही प्यार सम्झिन्छु, आँखाको झझलको पनि कस्तो कस्तो, आँखाको झझलको पनि कस्तो कस्तो, सपनामा पनि किन बारम्बार सम्झिन्छु, तिमीले दिएको त्यही प्यार सम्झिन्छु, के लेखेर गएछ भावीले त्यो रात, के लेखेर गएछ भावीले त्यो रात, भाग्य बदल्नै नसक्ने निधार सम्झिन्छु, तिमीले दिएको त्यही प्यार सम्झिन्छु, तिमी उता म यता हुनुको अर्थ, तिमी उता म यता हुनुको अर्थ, केवल नदीको दुई किनार सम्झिन्छु, तिमीले दिएको त्यही प्यार सम्झिन्छु, त्यो आँसु र रगतले लेखेको प्रेम पत्र, त्यो आँसु र रगतले लेखेको प्रेम पत्र मेरो जीवनको एउटा आधार सम्झिन्छु, हरदम म तिम्रै अनुहार सम्झिन्छु, तिमीले दिएको त्यही प्यार सम्झिन्छु। यो गजल पुष्प अधिकारीको थियो। मैले यसलाई वा काठमाडौँ गजल संग्रहभित्रबाट वाचन गरे। यो पुस्तकलाई निशा केसीले प्रकाशन गर्नुभएको छ। उहाँको ठेगाना झापा लक्ष्मीपुर र हाल इजरायलमा रहँदै आउनुभएको छ। आज मैले वाचन गरिएका गजलहरूमध्ये विजयराज गेवालीको पुस्तक सिरानीमा जुन यो पनि दिपेन्द्र काफ्रेले यसलाई प्रकाशन गर्नुभएको छ। तामनगर 14 बुटवल उहाँको स्थायी निवास र हाल अस्ट्रेलियामा रहँदै आउनुभएको छ। त्यसै गरी आजै वाचन गर्ने प्रभाकर पण्डितको समय गजल संग्रह छ। यसलाई प्रकाशन गरेको छ गजलमञ्च चितवनले। आँखाभरि काँडा रोप्न सिक्यौ कहाँबाट, आँखाभरि काँडा रोप्न सिक्यौ कहाँबाट, आँखाबाटै माया खोज्न सिक्यौ कहाँबाट, सबका लागि दिलको ढोका खुलेआम गरी, सबका लागि दिलको ढोका खुलेआम गरी, मेरा लागि सीमा तोक्न सिक्यौ कहाँबाट, आँखाबाटै माया खोज्न सिक्यौ कहाँबाट, पछिबाट छुरा हानी अघिल्तिर आई, पछिबाट छुरा हानी अघिल्तिर आई, गोहीका चाहिँ आँसु पोख्न सिक्यौ कहाँबाट, आँखाबाटै माया खोज्न सिक्यौ कहाँबाट, बजारमा ओर्लिएर तराजुमा चढी, बजारमा ओर्लिएर तराजुमा चढी, पैसासँग माया जोख्न सिक्यौ कहाँबाट, आँखाबाटै माया खोज्न सिक्यौ कहाँबाट, सजाएर मुटुभित्रै राखेँ सधैँभरि, सजाएर मुटुभित्रै राखेँ सधैँभरि, त्यही मुटुमा किला ठोक्न सिक्यौ कहाँबाट, आँखाभरि काँडा रोप्न सिक्यौ कहाँबाट, आँखाबाटै माया खोज्न सिक्यौ कहाँबाट। समय गजल संग्रह प्रभाकर पण्डितको कृति हो र यसलाई गजलमञ्च चितवनले यसै वर्ष अर्थात् 2071 सालमै प्रकाशन गरेको हो। यसको गजल मैले वाचन गरिसकेपछि अब फेरि बुलबुलमा अर्को एउटा साङ्गीतिक गजलको पालो भएको छ। Bye. भाई तिम्रा मेरा मिल्न देऊ आजा चेतनाई तिम्रा मेरा मिल्न देऊ आजा अलि आऊ भित्र छुदै बसौ तपस्यामा सँगै हाँस्दै सँगै रुँदै बसौ तपस्यामा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल दरो रहेछ तेरो छाती वाह काठमाडौँ दरो रहेछ तेरो छाती वाह काठमाडौँ भन्छन् तलाई विश्वासका ती वाह काठमाडौँ दाउपेचको खेल अनि खिचातानी उस्तै दाउपेचको खेल अनि खिचातानी उस्तै खै के हुन्छ राति राति वाह काठमाडौँ भन्छन् तलाई विश्वासका ती वाह काठमाडौँ न जित्न सक्छस् न हार्न सक्छस् केवल न जित्न सक्छस् न हार्न सक्छस् केवल बोल्छस् मात्रै नानाभाती वाह काठमाडौँ भन्छन् तलाई विश्वासका ती वाह काठमाडौँ पत्थर पनि मोती हुन्छ तेरो सहरमा पत्थर पनि मोती हुन्छ तेरो सहरमा मोती टिप्ने कत्रो ताती वाह काठमाडौँ भन्छन् तलाई विश्वासका ती वाह काठमाडौँ पद पैसा प्रतिष्ठा र घाटा नाफाको पद पैसा प्रतिष्ठा र घाटा नाफाको सधैँ उस्तै खुराफाती वाह काठमाडौँ दरो रहेछ तेरो छाती वाह काठमाडौँ भन्छन् तलाई विश्वासका ती वाह काठमाडौँ गजल गृह भरतपुर आठ चितवनका पुष्प अधिकारी अञ्जलीको गजल संग्रह वा काठमाडौँभित्रको शीर्ष गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाए अब फेरि अर्को कृति समाउँछु विजयराज गेवालीको सिरानीमा जुन संग्रहभित्र संग्रहित पाँचौं गजल मैले यसको पाँचौं गजल अघि वाचन गरेर सुनाएको थिएँ मलाई अर्को चौथो गजल पनि यसको निकै राम्रो लागेको छ त्यति मात्रै होइन यसको पहिलो दोस्रो गजलहरू पनि निकै राम्राहरू छन् यसरी भनौँ यसभित्र राम्रा गजलहरू मात्रै संग्रहित छन् सायद अब मलाई वाचन गर्न रहर लागेको एउटा गजल यसै संग्रहमा संग्रहित दोस्रो गजल विजयराज केवालीको यस्तो छ ए दिल त नदुख दुखिस भने उसलाई पोल्छ ए दिल त नदुख दुखिस भने उसलाई पोल्छ ए जुन तन्डुलुक लुकिस भने उसलाई पोल्छ मेरो यादमा आजभोलि फूलसँग खेल्छेऊ मेरो यादमा आजभोलि फूलसँग खेल्छेऊ ए फूल तन्नझुक झुकिस भने उसलाई पोल्छ ए जुन तन्नलुक लुकिस भने उसलाई पोल्छ तीरमा बसी नदीबीच ढुङ्गा हान्दै टोलाउँछे तीरमा बसी नदीबीच ढुङ्गा हान्दै टोलाउँछे ए नदी तन्नसुक सुकिस भने उसलाई पोल्छ ए जुन तन्नलुक लुकिस भने उसलाई पोल्छ कल्पन छे विक्षिप्त छे समाज उसलाई पागल भन्छ कल्पन छे विक्षिप्त छे समाज उसलाई पागल भन्छ ए समाज तन्नथुक थुकिस भने उसलाई पोल्छ ए जुन तन्नलुक लुकिस भने उसलाई पोल्छ हातमा अस्तु आँखामा आँसु हावालाई स्पर्श गर्छ हातमा अस्तु आँखामा आँसु हावालाई स्पर्श गर्छ ए हावा तन्न रुख रुखिस भने उसलाई पोल्छ ए दिल तन्न दुख दुखिस भने उसलाई पोल्छ ए जुन तन्न लुक लुकिस भने उसलाई पोल्छ विजयराज गेवालीको गजल मैले वाचन गरेर सुनाए यो संग्रह उहाँको संग्रह सिरानीमा जुनभित्रको दोस्रो गजल यसमा दुईवटा काफिया निकै मजासँग प्रयोग गरिएको रहेछ र यसलाई मैले वाचन गरेँ अब अर्को प्रभाकर पण्डितको गजल संग्रह समयभित्र संग्रहित एउटा गजल वाचन गरिसकेपछि मात्रै साङ्गीतिक गजल सुनाउँछु म यसभित्र संग्रहित सत्रौं गजल यस्तो छ भोक लाग्दा आफ्नै छाया चपाउन सकिएन भोक लाग्दा आफ्नै छाया चपाउन सकिएन हावा निली बेलुन जस्तै अघाउन सकिएन गरेकै हो चौकीदारी नसुतेर आठै प्रहर गरेकै हो चौकीदारी नसुतेर आठै प्रहर कसो गरी उम्क्यो शान्ति समाउन सकिएन हावा निली बेलुन जस्तै अघाउन सकिएन शिरदेखि पाउसम्म अरिङ्गालले चिले पनि शिरदेखि पाउसम्म अरिङ्गालले चिले पनि कहाँ दुख छ भनी सोद्धा बताउन सकिएन हावा निली बेलुन जस्तै अघाउन सकिएन पटक पटक समयले तीर हान्छ छातीभरि पटक पटक समयले तीर हान्छ छातीभरि छातीभरि तीर बोकी रमाउन सकिएन हावा निली बेलुन जस्तै अघाउन सकिएन जति घन्टी बजे पनि जति शङ्ख फुके पनि जति घन्टी बजे पनि जति शङ्ख फुके पनि सायद बहिरो हुन्छ ईश्वर जगाउन सकिएन भोक लाग्दा आफ्नै छाया चपाउन सकिएन हावा निली बेलुन जस्तै अघाउन सकिएन गजलहरूको वाचनपछि अब फेरि पालो भएको छ अर्को एउटा साङ्गीतिक गजलको। अधिक श्रृङ्गार नगर्नु है भनेकै त थिए, अधिक श्रृङ्गार नगर्नु है भनेकै त थिए, पर्दाको भर नपर्नु है भनेकै त थिए, तिम्रै कारण मन्दिरभित्र ज्वार उठेको छ, तिम्रै कारण मन्दिरभित्र ज्वार उठेको छ, फूल अक्षता नछर्नु है भनेकै त थिए, पर्दाको भर नपर्नु है भनेकै त थिए। डगमगाउँछन् आकाशका ताराहरू पनि, डगमगाउँछन् आकाशका ताराहरू पनि, प्यासी आँखा नतर्नु है भनेकै त थिए। पर्दाको भर नपर्नु है भनेकै त थिए। मदिराको बोतल जस्तै कामुक देखिएर, मदिराको बोतल जस्तै कामुक देखिएर, मेरो अघि नसर्नु है भनेकै त थिए। पर्दाको भर नपर्नु है भनेकै त थिए। बेहोसीमा जे जे भयो दोष सबै तिम्रो, बेहोसीमा जे जे भयो दोष सबै तिम्रो, मधु प्याला नभर्नु है भनेकै त थिए। अधिक श्रृङ्गार नगर्नु है भनेकै त थिए। पर्दाको भर नपर्नु है भनेकै त थिए। यो गजल प्रभाकर पण्डितको थियो, समय संग्रहबाट मैले वाचन गरेँ। आजको कार्यक्रममा म समय गजल संग्रह, त्यसै गरी वा काठमाडौँ गजल संग्रह र सिरानीमा जुन गजल संग्रहभित्रबाट गजलहरू वाचन गरिरहेको छु। अब गजल सुनाउने पालो वा काठमाडौँ, पुष्प अधिकारी अञ्जलीको संग्रहभित्रबाट। यी तीनैवटै संग्रहहरू मलाई चितवनबाट बुलबुलको लागि भनी पठाइएका संग्रह हुन्। अब वा काठमाडौँभित्रको गजल वाचन गर्छु। गजल यस्तो छ। जसको तस्बिर उसले अधिक बनायो, जसको तस्बिर उसले अधिक बनायो, उसले नै दोषी सार्वजनिक बनायो। पसिना बगाउनेले पसिना बगाएरै, पसिना बगाउनेले पसिना बगाएरै, महलमा बस्नेहरूलाई मालिक बनायो। उसले नै दोषी सार्वजनिक बनायो। स्वर्गका अप्सराहरूले मुस्कान बाँडेर, स्वर्गका अप्सराहरूले मुस्कान बाँडेर, धरतीमा कसकसलाई आशिक बनायो। उसैले नै दोषी सार्वजनिक बनायो। फैसला सुनाइनु अघि ऊ हाँसिरहेको थियो, फैसला सुनाइनु अघि ऊ हाँसिरहेको थियो। अचानक उसको हृदय मार्मिक बनायो। उसैले नै दोषी सार्वजनिक बनायो। साँच्चै पुष्प यति कमजोर हुनुको अर्थ, साँच्चै पुष्प यति कमजोर हुनुको अर्थ, उसले जसलाई पनि मनको नजिक बनायो, जसको तस्विर उसले अधिक बनायो, उसले नै दोषी सार्वजनिक बनायो। मीठा मीठा कुरा सबै सुनाइदिऊँ कि हजुर, कहिले हँस्ने कहिले रुने बनाइदिऊँ कि हजुर, मीठा मीठा कुरा सबै सुनाइदिऊँ कि हजुर, मीठा मीठा कुरा सबै सुनाइदिऊँ कि हजुर, कहिले हँस्ने कहिले रुने बनाइदिऊँ कि हजुर, मीठा मीठा कुरा सबै सुनाइदिऊँ कि हजुर। कहिले हँस्ने कहिले रुने बनाइदिऊँ कि हजुर, मीठा मीठा कुरा सबै सुनाइदिऊँ कि हजुर। जिसका मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो बोली मीठो मीठो हेराई छन मुस्कान मीठो हमरो यो पल यो साथ मीठो बनाई दूँ कि हजूर हमरो यो पल यो साथ मीठो बनाई दूँ कि हजूर कैले हंसने कैले रुने बनाई दूँ कि हजूर मीठा मीठा पूरा सबै सुनाई दूँ कि हजूर मीठा मीठा पूरा सबै सुनाई दूँ कि हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका तीन पुस्तक सिरानीमा जुन वा काठमाडौँ र अर्को समय प्रभाकर पण्डितको समय पुष्प अधिकारी अञ्जलीको वा काठमाडौँ र विजयराज केवालीको सिरानीमा जुनभित्रका गजलहरू सँगसँगै चितवनका यी गजलहरूको वाचन र आजको बुलबुल पनि अब यहीँ पूरा हुन्छ। जाँदा जाँदै हामीलाई पत्राचार गर्न हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ इमेलका लागि bulbul@unn.com.np सम्पर्क गर्नुहोला। शनिबारको बुलबुल सम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे विदा हुँदैछौ। जाँदा जाँदै विजयराज केवालीको सिरानीमा आँसुभित्रबाट गजल वाचन गर्दै शुभरात्रि भन्छौ। किन पठाउनु भयो भन्दै थिए किन पठाउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए अबको हर प्राप्ति खल्लो लाग्छ रे अबको हर प्राप्ति खल्लो लाग्छ रे सारै मताउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए एकछिन नदेख्दा गाह्रो हुन्थ्यो रे एकछिन नदेख्दा गाह्रो हुन्थ्यो रे डाँडै कटाउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए प्यारको बलिदान इमान्दारी बन्दैछु भनी प्यारको बलिदान इमान्दारी बन्दैछु भनी ककसलाई बताउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए दिन बिताउने काम बाहेक केही भएन दिन बिताउने काम बाहेक केही भएन बेकार खटाउनु भयो भन्दै थिए दिलबाटै हटाउनु भयो भन्दै थिए मिलन र खुसी मात्र गाउने बानी थियो मिलन र खुसी मात्र गाउने बानी थियो पीडा अनि पीडा मात्र रटाउनु भयो भन्दै थिए किन पठाउनु भयो भन्दै थिए दिलभित्रैबाट हटाउनु भयो भन्दै थिए बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल